हरिया दाइले बिसाउने भारी सुनामाया डाँडैको चौतारी। नमस्ते, म लोकदोरी गायक विष्णु खत्री, तपाईँले हेर्दै हुनुहुन्छ गुल्मी न्युज .com। नमस्कार, स्वागत तथा अभिवादन। समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरमा साथमा छु म प्रेम सुनार। ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी रुरु एफएम श्रृङ्गा नयाँ एफएम सन्धी खर्क रेडियो रिपब्लिक बुटोल सामुदायिक रेडियो ढोरपाटन बागलुङ अर्को सामुदायिक रेडियो पुष्पाञ्जली वामी टक्सर र नेपाली संचार रेडियो अस्ट्रेलियाबाट प्रसारण हुने गर्दछ। साथै यस ओजेलका खबरका युनिटका रूपमा रहेका एक दर्जन भन्दा बढी अनलाइनबाट पनि 24 घण्टा सुन्न सकिन्छ। आज पनि समय अभावका कारण अन्य कुरा नबोली आजको 174 श्रृङ्खला खालको विषय वस्तु प्रस्तुत गर्न चाहन्छौ त आज प्रस्तुत गर्नेछौ। पश्चिम नेपालमा लोप उन्मुख सालेजो भाका गुल्मी वामीको माला रानीमा अझै अस्तित्वमा र नियमित स्तम्भ जीवनको गोरेटोमा उपचारको साटो 3 वर्षदेखि बन्द कोठामा कष्टकर जीवन बिताएकी एक महिलाको दर्दनाक कथा व्यथा सुनाउने छौ त अबको पौनी 1 घण्टा हामीसँगै रहनुहोला। श्रोता, यस हप्ता हामी गुल्मीको वामी गाविसमा पुगेका थियौँ। त्यहाँ पुगेपछि हामीले केही श्रोताहरूको प्रतिक्रिया लिएका थियौँ, सुनौँ। हामी यति बेला शारदा विद्या मन्दिर माध्यमिक विद्यालय वामी मैदानमा छौँ र यहाँ हामीहरू आइपुगेपछि यस विद्यालयका विद्यार्थीहरू कक्षा कोठा छोडेर हामीलाई घेरिरहेका छन्। भाइ बहिनीहरू, तपाईँहरूले ओजेल खबर कतिको सुन्नुहुन्छ? हामीहरू एकदम धेरै सुन्छौँ। तपाईँको नाम चाहिँ? मेरो नाम मेघ बहादुर परियार। कति नम्बरवटा हो? म चाहिँ अहिले कुर्गा 7 गुर्जाङबाट वामी मैदान शारदा माविमा अध्ययनरत छु, कक्षा 10 मा। के सुझाव छ तपाईँ ओजेल खबरप्रति? ओजेलका खबरप्रति अहिलेसम्म त राम्रै छ, अझै राम्रै गर्दै जानुस् भन्ने हाम्रो कक्षा 10 को चाहना हो। हस्, के नाम पर्यो तपाईँको? सामना हरेल। हजुर, सामना हरेल। कक्षा 10 हो? नाइ, कक्षा 9। ओजेल खबर कतिको सुन्नुहुन्छ? नियमित सुनिन्छ। सुनिन्छ, के सुझाव छ यहाँको? खै त्यस्तो सुझाव त छैन। तपाईँको नाम? लजाको नाम के हो भाइ? मेरो नाम चाहिँ उमा रुल्बिका है। घर चाहिँ वामी आठ माला रानी। हजुर, घर चाहिँ वामी आठ माला रानी बस्छ। माला रानीमा कतिको सुन्नुहुन्छ ओजेल खबर? ओजेल खबर एकदम धेरै सुनिन्छ है, अहिलेसम्म त राम्रै छ। के सुझाव छ? ठिकै छ अहिलेसम्म, अझै ओजेल खबर अलिक समाजमा घटेका घटनाहरू अलिक अगाडि ल्याउनु पऱ्यो। अब एकै स्वरमा भन्नुहोस् ओजेलका खबरलाई तपाईँहरूको सुझाव के छ, अझै कस्तो होस् भन्ने चाहनुहुन्छ? हस्, यस शारदा विद्या मन्दिर माध्यमिक विद्यालय वामी मैदानका विद्यार्थी साथीहरूसँग आज बस्न पाइयो, धेरै खुसी लाग्यो। तपाईँहरूले सुन्दै जानुहोला, सुझाव सल्लाह पनि दिँदै जानुहोला है त। हस् है त, ल ल जानुहोस्। नमस्कार, म वामी आठ माला रानीबाट हरिमाया घरब्जा छन्त्याल र आज वामी आठ माला रानीमा ओजेलका खबरका सञ्चालक प्रेम सर आउनुभएको छ। उहाँलाई धेरै धेरै स्वागत गर्दै र ओजेलको खबरलाई धेरै प्रगति होस् भन्ने शुभकामनाका साथ मैले एउटा मुक्तक रचना गरेको छु र सोही रचना वाचन गर्न चाहन्छु। ओजेलका खबर सधैँ सहयोगी हात होस्, ओजेलका खबर सधैँ सहयोगी हात होस्, दुःखमा परेकालाई सान्त्वना र राहत होस्। ओजेलका खबर सधैँ सहयोगी हात होस्, दुःखमा परेकालाई सान्त्वना र राहत होस्। लुकेका र लुकाइएका सबै सामु खुल्नलाई, लुकेका र लुकाइएका सबै सामु खुल्नलाई दरिलो आधार अनि साहस र आँट होस्, दरिलो आधार अनि साहस र आँट होस्। धन्यवाद। धन्यवाद हरिमाया छन्त्याल, तपाईँका धेरै रचनाहरू हामीले सुन्ने गरेका छौँ, पढ्ने गरेका छौँ। अन्त्यमा एउटा गीत पनि सुनाइदिनुहोस् न। र ओजेलको खबरलाई फेरि पनि धन्यवाद, सँगसँगै आज फेरि एउटा लोकगीतको साथमा हामी ओजेलको खबरलाई शुभकामना दिन चाहन्छौँ र यो लोकगीत गाउनको लागि सहयोग गर्दै हुनुहुन्छ चुमा डगामी घरती मगर, त्यसै गरी हुनुहुन्छ इन्दु घरब्जा छन्त्याल र माया घरब्जा छन्त्याल। अब सुरु गर्न चाहन्छौ हाम्रो गीत। हा हा हा, पुग्यो आज यो मनको रहर, यो मनको रहर, दिन दुखीलाई ओझेल बखान धन्यवाद हरिमाया छन्त्यालजी, तपाईँले ओझेल खबरमा जुन गीत सुनाइदिनु भयो तपाईँका साथीहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र हस् धन्यवाद खुसी लाग्यो। श्रोताको यो अपार मायासँगै अब हामी सगौरव प्रस्तुत गर्न चाहन्छौँ ओझेलका खबरको प्रभाव सम्बन्धी खबर। हालसम्म ओझेलका खबर सुनेर श्रोताले मानवीय उद्धार गर्दै आउनु भएको थियो, तर अब विकास निर्माणमा पनि सहयोग गर्न थाल्नु भएको छ। जस्तै गत हप्ता हामीले गुल्मीको कुर्गा चारका जनताले फोहोर पानी पिउन बाध्य भएको रिपोर्ट प्रसारण गरेका थियौँ, त्यो सुनेर जापानबाट एकजना श्रोताले 1,00,000 रुपियाँ सहयोग घोषणा गर्दै हुनुहुन्छ। हामी टेलिफोन सम्पर्कमा छौँ। हेलो नमस्कार। नमस्कार हजुर, नमस्कार। यहाँको परिचय पाउन। मेरो नाम विकास अर्याल हो, म कुर्गा गाविस वार्ड नम्बर 4 जन्म भई हाल 28 बसोबास मेरो अहिले चितवन भरतपुर वार्ड नम्बर 5 भई हाल अहिले जापानमा बसि आइरहेको छु 6 वर्षबाट। विकासजी, तपाईँ बसाइ सराइ गरेर चितवन पुगे पनि जब हामीले गत हप्ता एउटा रिपोर्ट बनायौँ जो वडा नम्बर 4 तपाईँकै पुर्ख्यौली घरका झन्डै 20 घर दुरी गाई गोरुले खाने पानी खान बाध्य भएको, फोहोर पानी खान बाध्य भएको जुन रिपोर्ट सुनायौँ, त्यसपछि त्यो तपाईँले सुनेर त्यो खाने पानी योजना सम्पन्न गर्नको लागि सहयोग गर्छु भन्दै हुनुहुन्थ्यो। आफै 90,000 नेपाली र मेरो नजिकै र सँगै कार्यरत साथी उहाँको घर घर हो। हजुर हजुर। इसमा दरलाम्चोर हजुर हजुर बडमेला वार्ड नम्बर 6 बस्ने श्री विष्णु प्रसाद पाण्डेज्यूबाट ₹10,000 र मबाट गरी 90,000 गरी ₹1,00,000 नेपाली मैले चाहिँ सहयोग गर्छु भनेर चाहिँ कुर्गावासी वार्ड नम्बर 4 जो जसले पानी पिउन सक्नु भएको छैन होइन उहाँहरूलाई म त्यो चाहिँ सहयोग गर्न चाहन्छु। हजुरहरूले राखेको कार्यक्रम यो ओझेलका खबर मार्फत हामी कहाँ पुर्याइदिनु भयो त्यो पुर्याउनको लागि हजुरलाई धेरै धेरै धन्यवाद छ सर। त्योभन्दा धेरै धेरै धन्यवाद र आभार हामी प्रकट गर्न चाहन्छौँ। तपाईँहरूले जसरी सहयोग गर्नुभयो, 1,00,000 रुपियाँ भनेको सानो कुरा होइन। आज 5 वर्षदेखि त्यहाँका बासिन्दाहरू त्यस्तो हिलो पानी खान बाध्य छन्, त्यस्ता व्यक्तिहरूलाई राज्यको निकायले 1,00,000 रुपियाँ छुट्याउन गाह्रो मान्छ। तर तपाईँहरू व्यक्तिले जो कमाउनु जानुभएको थियो विदेशमा, तर पनि तपाईँहरूले आफ्ना छोराछोरी परिवारको घाँस काटेर पनि जुन आफ्नो पुर्ख्यौली घरका व्यक्तिहरूलाई पिउने पानीका लागि जुन 1,00,000 रुपियाँ हस्तान्तरण गर्दै हुनुहुन्छ। विष्णु पाण्डेजीको घर दरलामचोर भन्नुभयो होइन? हजुर दरलामचोर, उहाँको दरलामचोर बडमेला वार्ड नम्बर 6 दरलामचोर यता क्षेत्र नम्बर 3 घर भएर पनि उता त्यति टाढाका जनताहरू प्रति उहाँले जुन सहानुभूति प्रकट गर्नु भएको छ, म विष्णु पाण्डेजीलाई पनि आभार प्रकट गर्न चाहन्छु। र जुन तपाईँले सुरु गर्नुभयो नि विकासजी, हजुर, त्यस खाने पानीका लागि तपाईँले 1,00,000 अनि त्यसपछि कतारबाट सुरु भइसकेको छ अभियान, जुन समाचार सुन्नुभयो र जुन देश विदेशमा हुनुहुन्छ त्यस भेगका मानिसहरू उहाँहरूले हामीलाई भनिसक्नु भएको छ यस्तो सहयोग घोषणा चाहिँ अरूले पनि गर्दै हुनुहुन्छ, तपाईँले चाहिँ खाता खोलिदिनु भयो। हजुर हजुर, यसको लागि चाहिँ अब म यो रकम पठाउनको लागि चाहिँ सुरेश चन्द्र अर्यालजी र बाबुराम अर्यालजीसँग सम्पर्क गरी उहाँहरूको खाता लिएर उहाँलाई नै हालिदिँदा हुन्छ कि हजुर मार्फत? होइन होइन, यो रकम सम्बन्धित जो उपभोक्ता समितिका अध्यक्ष उपाध्यक्ष जसको कुरा हामीले पहिला सुनाएका थियौँ नि, नम्बर पनि दिएका थियौँ नि, हजुर हजुर, उहाँहरूलाई सम्पर्क गरेर उहाँहरूले नै खाने पानी उपभोक्ता समितिको जुन खाता हुन्छ त्यही खाता राखिदिनु होला, हामीले त जानकारी मात्रै गराउने हो है त? अनि सुन्नु न, म अलिकति छिमेकी गाविस भएको नाताले होइन, तपाईँको बुवालाई साला रुखे माइला भन्छन् हो? हजुर, साला रुखे माइला सुषमा सर अर्याल, अहिले त उहाँ स्वर्गवास हुनुहुन्छ है। अब मेरो आमा बुवाहरू पहिला अब धेरै समय बस्नु भएको अनि त्यहाँको दुःख हजुरले जुन सुनाउनु भयो त्यो चाहिँ मेरो मन हृदयबाट खट्न नसकेर म यो अभियान चलाएको, मैले 1,00,000 रुपियाँको अभियान चलाएको, कोही साथीले दिएमा पनि ठिकै छ, नदिएमा पनि म चाहिँ 1,00,000 रुपियाँ सहयोग गर्छु भन्ने चाहिँ मेरो मनबाट नै एकदम आएको हुनाले म एकदम कमाएको मान्छे त होइन है, तर पनि मैले चाहिँ एउटा त्यहाँको दुःख समाचार सुनेको हुनाले चाहिँ त्यति चाहिँ सहयोग गर्न पाउँदा म पनि धेरै नै खुसी छु। अनि के विकासजी, हेलो विकासजी, यो गाउँघरे नाम हुन्छ नि, तपाईँ त धेरै वर्ष भयो तपाईँले कुर्गा छाडेको, अहिले चितवनमा गएपछि सानामा के भनेर चिन्थे तपाईँलाई? मलाई साझा रुखे माइलाको कान्छो छोरो विष्णु अर्याल पनि भन्थे होइन? ए ए विष्णु भन्थे, विष्णु भन्थे, खास नाम मेरो विकास अर्याल हो। ल यहाँलाई धेरै धेरै धन्यवाद दिँदै बिदा चाहन्छौँ। हस् त विकासजी, फेरि सम्पर्क गर्दै जानु होला। हस् त नमस्कार। हस् हजुर धन्यवाद। श्रोता बर्खा लाग्यो अहिले गाउँमा मकै खन्नको माचो छ केही दिन पछि धान रोपाई र कोदो रोपाईको पनि माचो हुनेछ पुरानो पिँढीका श्रोतालाई थाहै छ केही वर्ष अघिसम्म गाउँमा कोदो रोपाई गर्दा सालेजो गाएर निकै रमाइलो हुने गर्दथ्यो तर अहिले त्यो सालेजो भाका र डम्फु मादल हराएको छ जसलाई जगाउनका लागि यस हप्ता हामी गुल्मी वामीको माला रानीमा अस्तित्वमा रहेको त्यही सालेजो भाका र डम्फु मादलको स्थलगत रिपोर्ट लिन पुगे का थियो सुनौ।